السلام عليكم ورحمة الله وبركاته. آج اسی ان شاء اللہ سورت پڑھندا ہوں مریم. مریم سورت 19 نمبر سورت آئے مصحف میں پنجو ان میں جے 98 آیتوں ہیں 6 رکوع ہیں. ان میں خصوصا یہ سورت جکا ہے سا مریم حضرت عیسیٰ علیہ السلام جے والدہ جو نالو ہے ऐं उन जो माइटु आहे हज़रत ज़करिया अलाम ऐं उनजो फर्ज़ंदु आहे हज़रत यहिया. हिन सूरत में इन्हनि खे अलाह ताला वहाबियत इहे वहाब अलाह ताला वहाब आहे यानी तोहफ़ो ॾियण वारो औलाद जो तोहफ़ो औलाद जो तोहफ़ो अलाह ताला ॾियण वारो आहे. इन करे हीअ सूरत सॼी यानी वहाब अलाह ताला जे तरफ़ां आहे ऐं पंहिंजो दुआ घुरण जे लाइ त असांखे ॾिए उन पियो घुरनि था. हज़रत ज़करिया घुरे थो हुनखे हज़रत यहिया मिले थो ऐं पंहिंजो मरियम अलाम खे फर्ज़ंद मिले थो. हुन खां पोइ हज़रत इब्राहिम जो ज़िक्र आहे जंहिंखे हज़रत इस्माइल ऐं इसहाक़ मिलनि था. सिद्दीक़ नबी आहिनि सभई साले आहिनि ऐं अलाह जिते किथे बार बार हिन में अलाह वहब वहब माना तोहफ़ो ॾिए वाह मूंखे असां तोहफ़ो ॾिए असांखे हिन जी ॻाल्हि हले थी. पोइ हज़रत इदरीस अलाम जो ज़िक्र आहे सूरत जे आख़िर में. वरी हज़रत ईसा अल इस्लाम खे जेको पुटु चवंदा अलाह जो त हुनजे मुतलिक़ अलाह ताला चए थो त केॾी वॾी ॻाल्हि था करियो जो आसमान हूंदो फाटी पए जबल हूंदो टुटी पवनि ज़मीन हंधि हीअं थी वञे फलां थी वञे त मतिलबु एॾी वॾी ॻाल्हि अलाह जो पुटु केरु थो थिए अलाह जी धीउ केरु थी थिए मतिलबु अलाह खे न को पुटु आहे न को धीउ आहे न को ज़ाल आयसि न को पीउ आयसि न को को माइटु मिटु अथसि. अलाह ताला वाहिदुल कहार अलाह ताला जेको आहे कुल इन ते बरहाल हीअ सूरत पढ़ी पंहिंजो हफ़्श में जॾहिं विया मुहाजिर पहिरीं मुस्लमान जाफ़र इब्न अबी तालिब रज़ी अलाह ताला अनहु उन्हनि जो लीडर हुयो उन पंहिंजे नजाशी जे साम्हूं हिन सूरत जे के आयतूं पढ़ियूं जंहिंमें हज़रत इहे ईसा अल इस्लाम जे विलादत ऐं हज़रत ज़करिया अल इस्लाम जे हज़रत यहिया जी विलादत वग़ैरह जो ज़िक्र हो. बहरहाल हीअ असीं पढ़ूं था सूरत औज़ बिल्लाह मिन शैतानिर रजीम. बिस्मिल्लाहिर रहमानिर रहीम. काफ़ या ऐन स्वाद. हाणे हर फ़न मक़ाते अलाह खे ख़बर आहे जंहिंजी छा माना आहे. बहरहाल असांजे मुफ़सरनि चयो आहे त फलाणी माना आहे हिनजी कम अलाह ताला हीअं आहे हादी आहे करीम आहे हादी आहे ऐं पंहिंजो हलीम आहे ऐं पंहिंजो छा आहे छा आहे पोइ ॻाल्हियूं आहिनि. पर बहरहाल काफ़ आहे अजब ज़रिए आहे हिन में टे चारि पंज लफ़्ज़ हर्फ़ आहिनि जेके काफ़ स्वाद ज़िक्र रहमत रबिक अब्दू ज़करिया. पहिरीं ज़करिया जे नाले सां ॻाल्हि शुरू थी. إذ نادى ربه نداء خفيا قال رب إني وهن العظم مني واشتعل الرأس شيبا ولم أكن بدعائك رب شقيا وإني خفت الموالي من ورائي وكانت امرأتي عاقرا فهب لي هب हब ॾे त हब हब हबली वहाब आई तूं असांखे तोहफ़ो ॾे औलाद जो. हबली मिल कवली यर सुनी वर सुमिन हाणे इहा दुआ घुरंदो रहियो आहे. हिनजो वरी वधीक तफ़सील सूरत आल इमरान में आहे जो कीअं वरी बि आख़िर में अॼु घुरियई हज़रत मरियम खे ॾिसी त हुनखे ॿिए मौसम जा त फ्रूट मिलनि था मेवा मिलनि था अलाह ताला वटां त पोइ वरी बि ॿीहर घुरियई त पोइ उन जे खे ॾिसी त पोइ अलाह ताला वरी नेठियुनि खे ॾिनो. बहरहाल हिते बि ॻाल्हि इहा अचे थी हाणे जेका विरासत आहे याकूब अल इस्लाम जी, बनी साहिल जी, आल इमरान जी, इहा हज़रत यहया ऐं हज़रत ईसा अल इस्लाम ते ख़तमु थींदी ऐं नबूअत जो सिलसिलो हज़रत इस्माइल ॾांहुं मुटंदो हज़रत इब्राहिम अल इस्लाम जे. इन करे मोहम्मद मुसवा सलाहम हिकिड़ो ई थींदो वरी विच में, ॿिया नबी कोन्हनि इस्माइल जे सिलसिले जा, त उहो आख़िर नबी आहे रसूल पाक सलाहम माकान मोहम्मद आदमालकुम वलाकिर रसूल अलाह व ख़ातमन नबीन. त इहो सिलसिलो ई ज़करिया यहया ऐं ईसा मरियम अल इस्लाम इन ते ख़तमु थियो ऐं हेॾां पोइ वरी शुरू ॿियो जेको 500 साल विच में फ़र्क़ु थियो. 5 साल खां पोइ मोहम्मद मुसवा सलाहम नबी आख़िर ज़मान हज़रत इस्माइल जे सिलसिले खां ऐं उहो सिलसिलो ख़तमु, ॿई ख़तमु आहिनि. हाणे को नबी कोन्हे, जेको नबी पाण खे सलाहींदो सो काफ़र आहे. या ज़करिया, अलाह ताला छा हुनजो जवाबु ॾिनो, या ज़करिया इन्ना नुबशिरुका बिग़ुलामिन इस्मुहू यहया लम नजअल लहू मिन क़ब्लु समीया. قال ربي أنا يكون لي غلام. زكريا حيران پریشان کیہ دا اون پڑو تھیو ہا ہانے پنجو پنجی گھر واری کیہ مکھے ملندو کیہ کیہ اللہ تا کون فیکون جیوان استی جکے ونے اللہ تا پھران وار وار وقت. قال ربي أنا يكون لي غلام وكانت امراتي عاقرا وَقَدْ بَلَغْتُ مِنَ الْكِبْرِ عِتِيًّا. قَالَ كَذَلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ حَيٌّ مُجْرًى. قَالَ كَذَلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ حَيٌّ وَقَدْ خَلَقْتُ مِن قَبْلُ وَلَمْ تَكُ شَيْئًا. تو پان کچھ کون ہے تو کہ خلق. قال رب اجعل لي آية. چپاؤں تجھو تھوڑا احسان منن جلا کیڑی کیڑی کیا کیڑی مولا نشانی ہے کیڑی موتے حکم ہے ہاں چھا مکے کرن گرجے جے تو چھا کر تو 3 دن روزو روزو رکھ روزو رکھ گلہان جو روزو رکھ گالھا جے نہ کہ 3 دن بس یہ تو کہ حکم ہے تجھی کیڑی یہ ہے تجھو نظر جو طریقو یہ ہے باس جو طریقو ہے. قال قال رب اجعل لي آية. آية نشانی دے نشانی مانا کی مکے چاو مکے چا مکے حکم کر دا چا کریا انہیں محم انہیں مہربانی جی لا جو کا تو کرین تھو موتے تا ہوں چا کریا کیڑی مہمون سے بات کریا کہ تو روزو رکھے روزو عبادت چھو رکھ بج گلہان جو روزو رکھ ان سا گل آ جا بنا جان اساں تے گلہان جو حکم آئے روزے جو حکم آئے روزو رکھو تو اولاد تھیندو انشاءاللہ. قال رب اجعل لي آية. قال آيتك ألا تكلم الناس 3 ليال سويا. فخرج على قومه من المحراب فأوحى إليهم أن سبحوا بكرة وعشيا. سمجھنی کہ پانچ قوم کے بچو تو چھا کن तस्बीह कनि सुबुह जो ऐं शाम जो तस्बीह बि करियो, यानी अलाह ताला जो शुक्र बि कयो, अलाह ताला जी पकाई बयानु कयो, सुभान अल्लाह अलहमदुल्लाह अला इलाह इल्लल्लाह अल्लाहु अकबर सभु बि हमद रब वस्तफ़र इनहु कान तवाबा. त हब इन औलाद खपे त अलाह ताला जी तस्बीह को रोज़ो रखो, निमाज़ पढ़ो, अलाह ताला खे बादायो ऐं तस्बीह करियो रब पाक जी ऐं दुआ घुरो. हिते दुआ आहे ॿी सूरत अंबिया में हज़रत ज़करिया जी दुआ आहे औलाद जे लाइ, हिन में औलाद जे लाइ. قال آيتك ألا تكلم الناس 3 ليال سويا. فخرج على قومه من المحراب فأوحى إليهم أن سبحوا بكرة وعشيا. हाणे हज़रत यहया अल इस्लाम ॼमी वियो आहे. हज़रत यहया खे हुकुम कयां, यहया ख़ुज़िल किताब कूअ, इहे किताब खे तौरात खे पकड़जां क़ाबू, जलेबी आहे जलेबी जा माना हिन ते हल ऐं ॿियनि खे हुकुम कर त हिन ते हलनि. ख़ुज़िल किताब बि कूअ, किताब ते हलो, अलाह असांखे हुकुम आहे क़ुर ते हलूं, तौरात वारनि खे तौरात ते हलणो आहे, इंजील वारनि खे इंजील ते हलणो आहे. उहे नथे हलनि त पोइ लस्तम अलाह शइ तव्हां कंहिं शइ ते न आहियो. فهو عليهم أن سبحوا بكرة وعشيا يا يحيى خذ الكتاب بقوة وآتيناه الحكم صبيا उनखे नबूअत हुकूमत असां ॻाल्हाइणु ॿोलण जी सलाहियत नंढे हूंदे खां ई ॾिनीसूं सुठो हलण वारो वालदेन सां وَلَمْ يَكُنْ جَبَّارًا نَّصِيًّا وَسَلَامٌ عَلَيْهِ اللہ تعالیٰ خود کرے سلام حضرت یحییٰ تے حضرت زکریہ تے بھی وَيَوْمَ وُلِدَ جنہیں ڈیوں جاؤ ان تے سلام جمن والے ڈیوں جمن والے ڈیوں جی گال آئے نہیں ہے برتھ ڈے نمل آیو برتھ ڈے نمل آیو برتھ ڈے نمل اچھا برتھ ڈے آئے نا برتھ ڈے تے سلام جنہیں جاؤ سلام آئے جنہیں ڈیوں گزارے ویو ان ڈیوں تے سلام آئے جنہیں ڈیوں بوس بادل موت اتھن ان ڈیوں تے سلام آئے ٹنی ڈیوں تے سلام آئے اللہ تعالیٰ کی طرفا ہاں تھی کرو نہ کرو سلام تاجی مرضی وذکر فی الکتاب مریم ہاں مریم جی علیہ السلام کی گال ऐं पंहिंजो हज़रत ईसा अलाए समुझ ॼमण जी वरी उन ते बि सलाम जी ॻाल्हि वज़कुरफिल किताबीया إن كنت تقيا قال إنما أنا رسول ربك لأحب لك أحب وحب أحب وحب الله سبحانه وتعالى تو كي توفو ديه چا جو غلام جو سوكر جو فرزند جو قال رب لأحب لك غلاما زكيا قالت أنا يكون لي غلام ولم يمسسني بشر ولم أكن بغيا قال كذلك قال ربك هو علي حي ومتعصن كن فيكون ولنجعله آية للناس उन आयत उहा निशानी हूंदो आहे कहिड़ी निशानी मतिलबु पैगंबर सभई थिया हज़रत ईसा अलाम कहिड़ी ख़ासि निशानी आहे जो पीउ खां सवाइ ॼाओ आहे अलाह ताला चारि तरीक़ा पैदा करण जा हज़रत आदम न को पीउ न को माउ हज़रत हवा ॼण पीउ मेल त हो फीमेल कोन हो हज़रत ईसा अलाम फीमेल हो मेल कोन हो असीं सभई जेके विया जेको औलाद इंसान मेल ऐं फीमेल ॿिन्ही जे चारि इहो आयत आहे अलाह ताला जे ऐं ज़ोला जी वारा ॼाणनि था त इहे चारि ई तरीक़ा आहिनि क्रिएशन जा मर्सी थींदो धरती ते आसम धरती वारनि ते कंपैशन आणींदो जेका तौरात में जेके यहूदियुनि जेको आहे सख़्ती विझी छॾी उन मज़ मर्सी रहमत आणींदो आयत आहे ऐं रहमत आहे ॿई आहे हज़रत ईसा सां وَلَنَجْعَلَهُ آيَةً لِّلنَّاسِ وَرَحْمَةً مِّنَّا وَكَانَ أَمْرًا مَّقْضِيًّا ايو امر جو کو ايو گال جو کا ہے سا قضا تھی چکی ہے لوح محفوظ میں اسا لکھی چھڑیو ہے اسی کندا سو حضرت عیسی علیہ السلام کے اہل نمونے سا پاک ہے طہر طریقے سا اسا قضا کندا سو ہے وہ جو کا سو کمپیشن آنی دو ऐं उन जी नबूअत अहिड़े नमूने जी हूंदी इहा असां लिखी छॾी आहे बसि उहो कदा थी चुको आहे ॻाल्हि मकाननीसीया فَنَادَاهَا مِنْ تَحْتِهَا أَلَّا تَحْزَنِي قد جعل ربك تحتك سريا وهزي إليك بجذع النخلة تساقط عليك رطبا جنيا. कतल खाओ कतल खाओ ॿार थींदो औलाद थींदो रुतबन जनी फकुली वशरबी वकरी आइना फ़िमा तरियन मिनल बशर अहदन फकुली इनी नज़रतुल रहमान सौमा. हज़रत ज़करिया खे सौम जी फास्टिंग जो रोज़े जो हुकुम ऐं न ॻाल्हाइण जो हुकुम, हज़रत मरियम खे बि न ॻाल्हाइण जो हुकुम, रोज़े रखण जो हुकुम. फीमेल खे औरत छोकिरी खे बि खपे, कुंवार खे बि खपे त पंहिंजो रोज़ो बि रखे ऐं पंहिंजो रोज़ो ॻाल्हाइण जो ॻाल्हाए बि न, ऐं पोइ हीअं बि करे हूअं बि करे कतल बि खाए ऐं पंहिंजो वग़ैरह वग़ैरह वग़ैरह सभु हिकु तस्वीर करे रब पाक जी पाकाई बयानु करे ऐं घोट खे बि खपे त ईअं करे त पोइ ॿी ॼणा ईअं कनि त पोइ औलाद थींदो इनशाह. إني نذرت للرحمن صوما فلن أكلم اليوم إنسيا. الله تعالى فرم فهزي إليك فناداها من تحتها ألا تحزني قد جعل ربك تحتك سريا وهزي إليك بجذع النخلة تساقط عليك رطبا جنيا فكلي واشربي وقري عينا فإما ترين من البشر أحدا فقولي إني نذرت للرحمن صوما فلن أكلم اليوم إنسيا. فأتت به قومها تحمله قالوا يا مريم لقد جئت شيئا فريا. يا أخت هارون ما كان أبوك امرأ سوء وما كانت أمك بغيا. فأشارت إليه قالوا كيف نكلم من كان في المهدي صبيا. قال إني عبد الله. حضرت عيسى عليه السلام ندري ونجا پنگے میں آئے ونجا تنجن میں آئے قال آئے تو चवंदो आहियां अब्दुला बानू अलाह जो आहियां. आतानी अल किताब मूंखे किताब मिलियो आहे इंजील मूंखे गॉस्पल वजालनी नबी आहे अलाह सुभाणे ताला मूंखे नबी बनायो आहे. वजालनी मुबारक अइनमा कुंतु वौसानी बिसलाति वज़कात मा दुमतु हय्या वबर्रम बिवालिदती وَلَمْ يَجْعَلْنِي جَبَّارًا شَقِيًّا وَالسَّلَامُ عَلَيَّ يَوْمَ وُلِدْتُ جَهْدِي آن جَاسُنِ دِيْتِ سَلَامُ وَيَوْمَ عَمُوتُ جَهْدِي آن مَرَنْدُسُنِ دِي مَرَنْدُسُ جَهْدِي جَهْدِي خَبَرْ نَا كَهْدِي دِي عَجَاتَنْ زِنْدَ آئے وَيَوْمَ عُبَاسُ حَيَّا جَهْدِي وَرِبَاسُ بَعْدَ الْمَوْتِ ذلك عيسى ابن مريم قول الحق الذي فيه يمترون ما كان لله أن يتخذ من ولد سبحانه. الله کي نه جگائي جو فرزند ٺاهي جو ڇوڪري مونکي کپي ڇوڪرو کپي. اذا قضى امرا فانما يقول له كن فيكون وان الله ربي وربكم فَعْبُدُوهُ وَهَذَا صِرَاطٌ مُسْتَقِيمٌ. حضرت عیسیٰ چھے تو رب مجھو بھائے تو ہاں جو اللہ آئے انہیں کھے پوجھو انہیں جی عبادت کرو. فَاقْتَلَفَ الْعَذَابُ مِن بَيْنِهِمْ وہ مانو مختلف تھی یا اختلاف تھی ہوں اکبار میں. فَوَيْلٌ لِلَّذِينَ كَفَرُوا مِن مَشْهَدِ يَوْمٍ نَظِيمٍ أَسْمِ بِهِمْ وَأَبْصِرْ يوم تأتوننا لكن الظالمون اليوم في دلال مبين. فانذرهم يوم الحسرة قضي الأمر وهم في غفلة وهم لا يؤمنون. إنا نحن نرس الأرض ومن عليها وإلينا يرجعون. واذكر في الكتاب إبراهيم. إبراهيم عليه السلام جو ذکر کر پنهنجي کتاب ۾ ऐं ॾिस त हुन खे बि अलाह ताला छा गिफ्ट ॾिनी आहे कहिड़ी इस्माइल ऐं इसहाक़ जी, हुनजो ज़िक्र अलाह ताला कंदो ऐं ॿियो औलाद जेको हुन खां पोइ. वज़कुर फिल किताब इब्राहिम, हज़रत ज़करिया इहा खां अॻु में हज़रत इब्राहिम. इन कान सिद्दीक़न नबी इज़क़ाल ले अबी या अबती लिम तअबुदु मा ला यस्मउ वला युबसिरु وَلَا يُغْنِي عَنْكَ شَيْئًا يَا أَبَتِ إِنِّي قَدْ جَاءَنِي مِنَ الْعِلْمِ مَا لَمْ يَأْتِكَ فَاتَّبِعْنِي أَهْدِكَ صِرَاطًا سَوِيًّا. يَا أَبَتِ لَا تَعْبُدِ الشَّيْطَانَ إِنَّ الشَّيْطَانَ كَانَ لِلرَّحْمَنِ عَصِيًّا. يَا أَبَتِ إِنِّي أَخَافُ يمسسك عذاب من الرحمن فتكون للشيطان وليا. قال راغب أنت عن آلهتي يا إبراهيم لئن لم تنتهي لأرجمنك واهجرني مليا. جسم نكي ونتا پتھرن سان بولن ہاران میں ان وقت ہوا ہی جن صورت مریم میں हज़रत इब्राहिम खे संस पीउ चयो त मोटां भॼी निकिरी वञ, वाह जुरनी मोटां हलियो वञ, परे थी वञ मोटां, हिजत कर मोटां. हिन खां पोइ ॼण वञनि था किरान वञ. قال سلام عليك استغفر لك انه كان بي فيا واتذلكم وما تدعون من دون الله وادعو ربي عسى الا اكون بدعاء ربي شقيا. اولاد جلا دعا جن گره دو. فلما تزلهم وما يعبدون من دون الله وهبنا له اسحاق. ازل كيو اعتكاف ۾ ويو پري ٿيو ٻين ماڻهن کان پوء الله تعالى توفو ڏنو. وهب الله تعالى وهبنا له اسحاق ويعقوب وكلا جعلنا نبيا. اسماعيل السلام اگمنا اس پو اسحاق پو يعقوب نے. وهبنا لهم من رحمتنا يو اسام کو فرنوزو پنهنجي رحمت سان الله تعالى رحمت کندو پوتينو. وهبنا لهم من رحمتنا وجعلنا لهم لسان صدق عليا. हा इहा ॻाल्हि हज़रत इब्राहिम जे वहाबियत जी. हाणे हज़रत मूसा अलैहि सलाम खे वहाब तोहफ़ो मिले थो पंहिंजे भाउ जे नबूअत जो. वज़कुर फिल किताब मूसा इन्हु कान मुख़लसन व कान रसूलन नबिया. नादयनाओ सभई नादयनाओ नाद असांखे सॼऊं. हज़रत ज़करिया बि असांखे सॼो, हज़रत ईसा बि असांखे सॼो, हज़रत मरियम बि असांखे सॼो, हज़रत इब्राहिम बि असांखे सॼो, हज़रत मूसा बि असांखे सॾे थो. सॾबो अलाह खे नादा वनादे ना मिन जानिब तूर अयमन व करब ना उन जीआ व वहब ना लहू मिन रहमत ना अखाहु हारून नबीआ. संस भाउ असां वहब कयो हुनखे, असां हुनखे तोहफ़े में ॾिनोसीं संस भाउ नबीअ जी हैसियत सां. वहब ना लहू मिन रहमतिना अखाहु हारून नबीआ. इहा ॻाल्हि थी वहब थी जी हज़रत मूसा अलाम खे. हाणे इस्माइल इस्लाम बि हज़रत इब्राहिम जो औलाद, हुनजी वहबियत थी ॻाल्हि. واذكر في الكتاب اسماعيل انه كان صادق الوعد وكان رسولا نبيا. حضرت ابراهيم کي رسول ملندو محمد مصطفى صلى الله عليه وسلم آخر ۾ حضرت عيسى عليه السلام کان پوءِ 500 سال جي وچ کان پوءِ ان کي وحي آيو. واذكر في الكتاب اسماعيل إِنَّهُ كَانَ صَادِقَ الْوَعْدِ وَكَانَ رَسُولًا نَبِيًّا. इन करे इस्माइल जो ज़िक्र दार थियो आहे मूसा अल इस्लाम जे ज़िक्र खां पोइ थियो आहे. छो इन करे जो इन मज़ा नबी आख़िर ज़मान पैदा थींदो मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम. उन ॾांहुं इहा इशारो आहे ऐं नबूअत जो सिलसिलो हुते ख़तमु. واذكر في الكتاب إسماعيل إنه كان صادق الوعد وكان رسولا نبيا. رسول باي النبي باي إسماعيل السلام. وكان يأمر أهله بالصلاة والزكاة وكان عند ربه مرضيا. هان پوري پوتي وني دي گال ادريس عليه السلام ان جل الله سبحانه وتعالى چا تو ڪري جو ان کي کڻي ٿو जीअं ईसा अल खे खयईं ॿिन्ही खे खयईं मथे रफ़न आहे. ॿिन्ही खे खणण जी ॻाल्हि मथे असेंशन जी ॻाल्हि आहे. अलाह ताला खयो हुननि खे ॿिन्ही खे हज़रत इदरीस खे बि खयईं ऐं हज़रत ईसा अल खे खयईं. वज़कुरफ़िल किताब इदरीस इनहु कान सिद्दीक़न नबिया व रफ़ना हो मकाननि अली. वॾे इज़्ज़त ते असां हुनखे कयो असेंशन जी ॻाल्हि बाहि आई उहा खणी वेली. उलाहीन अनम अलाहीन बिन ज़ुरियत आदम वमिमन हमल नाम अनु वमिन वमिन ज़ुरियत इब्राहीम इसराईल वमिमन हदैना वतबैना إذا تتلى عليهم آيات الرحمن قروا سجدا وبكيا. ان هي آيت ہے سجدے جی تے سجدو کبو. اللهم اغفر اللهم سبحان ربك رب العلى وبحمد سبحان ربي العلى وبحمد سبحان ربي العلى وبحمد. فخلف من بعدهم خلف اداوا الصلاة واتبعوا الشهوات فسوف يلقون نقيا. إلا من تاب وآمن وعمل صالحا فأولئك يدخلون الجنة ولا يظلمون شيئا. جنات عدن التي وعد الرحمن بعباده بالغيب إنه كان وعده ماتيا. لا يسمعون فيها لغوا لغوا إلا سلاما وَلَهُمْ رِزْقُهُمْ فِيهَا بُكْرَةً وَعَشِيًّا. تِلْكَ الْجَنَّةُ الَّتِي نُورِثُ مِنْ عِبَادِنَا مَنْ كَانَ تَقِيًّا. وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمْرِ رَبِّكَ لَهُ مَا بَيْنَ أَيْدِينَا وَمَا خَلْفَنَا وَمَا بَيْنَ ذَلِكَ وَمَا كَانَ رَبُّكَ نَسِيًّا. رب السماوات والأرض وما بينهما فاعبده واصطبر لعبادته هل تعلم له سميا. ويقول الإنسان وإذا ما مت لسوف أخرج حيا. أولا يذكر الإنسان أنا خلقناه من قبل ولم يكن شيئا. فوربك لَنَحْشُرَنَّهُمْ وَالشَّيَاطِينَ. तुंहिंजे रब जो कसम आहे अलाह सुभानहु ताला तुंहिंजे मोहम्मद करीम सलाहु अलैहि वसल्लम जे रब जो कसम पाण थो करे. पाण पंहिंजो कसम मारफत मोहम्मद मुस्तफ़ा जे मोहम्मद मुस्तफ़ा खे चए थो तुंहिंजे रब जो कसम. पाण ई थो चए तुंहिंजे रब जो कसम ऐं तुंहिंजो रब आहियां मूंखे मुंहिंजो कसम तुंहिंजे करे. فَوَرَبِّكَ لَنَحْشُرَنَّهُمْ وَالشَّيَاطِينَ ثُمَّ لَنُحْضِرَنَّهُمْ حَوْلَ جَهَنَّمَ جِثِيًّا. ثُمَّ لَنَنزِعَنَّ مِنْ كُلِّ شِيعَةٍ أَيُّهُمْ أَشَدُّ عَلَى الرَّحْمَنِ عِتِيًّا. पोइ जुदा कंदासूं सभिनी टोलनि खे शीअनि खे शीयत खे. अयुहम अशद्दु अल रहमान अतिया. केरु आहे वधीक आखिरियल अलाह जे आॾो. माण्हुनि खे था बनायो अलाह खां वधीक सभिनी पैगंबरनि खां वधीक. केरु आहे वधीक आखिरियल तव्हां खां. ला हौल वला कुव्वत इल्ला बिल्लाह अलियुल अज़ीम. ثم لننزعن من كل شيعة أيهم أشد الرحمن عتيا ثم لنحن أعلم بالذين هم أولى بها سليا وإن منكم إلا واردها كان على ربك حتما مقضيا ثم ننجي الذين اتقوا ونذر الظالمين فيها جثيا وإذا تتلى عليهم آياتنا بينات قال الذين كفروا للذين آمنوا أي الفريقين خير مقاما وأحسن نديا وكما أهلكنا قبلهم من قرن هم أحسن وثاقا ورئيا كل من كان في الدلالة فليمدد له الرحمن مدا حتى إذا رأوا ما يوعدون إما العذاب وإما الساعة فسيعلمون من هو شر مكانا وأضعف جندا ويزيد الله الذين اهتدوا هدى والباقيات الصالحات خير عند ربك ثوابا وخير مردا أفرأيت الذي كفر بآياتنا وقال لأوتين مالا وولدا أطلع الغيب أم اتخذ عند الرحمن عهدا كلا سنكتب ما يقول ونمد له من العذاب مدا ونرثه ما يقول ويأتينا فردا واتخذوا من دون الله آلهة ليكونوا لهم عزا كلا سيكفرون بعبادتهم ويكونون عليهم ضدا أَلَمْ تَرَ أَنَّا أَرْسَلْنَا الشَّيَاطِينَ عَلَى الْكَافِرِينَ تَؤُزُّهُمْ أَزًّا فَلَا تَعْجَلْ عَلَيْهِمْ إِنَّمَا نَعُدُّ لَهُمْ عَدًّا فَلَا تَعْجَلْ عَلَيْهِمْ إِنَّمَا نَعُدُّ لَهُمْ عَدًّا يَوْمَ نَحْشُرُ الْمُتَّقِينَ إِلَى الرَّحْمَنِ وَفْدًا وَنَسُوقُ الْمُجْرِمِينَ إِلَى جَهَنَّمَ وِرْدًا لا يملكون الشفاعة إلا من اتخذ عند الرحمن عهدا وقال اتخذ الرحمن ولدا لقد جئتم شيئا إدا تكاد السماوات يتفطرن منه وتنشق الأرض وتخر الجبال هدا أن دعوا للرحمن ولدا وما ينبغي للرحمن أن يتخذ ولدا إن كل من في السماوات والأرض إلا أتي الرحمن أبدا لقد عصاهم وعدهم أدا وكلهم آتيه يوم القيامة فردا إن الذين آمنوا وعملوا الصالحات سيجعل الرحمن ودا فإنما يسرناه بلسانك لتبشر به المتقين وتنذر به قوما ضدا وكما أهلكنا قبلهم من قرن هل تحس منهم من أحد أو تسمع لهم ركزا صدق الله العلي العظيم وصدق رسوله نبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم حسبي الله لا إله إلا هو عليه توكلت ورب العرش العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم اشفعنا مرضانا اللهم اشفع مرضانا اللهم اشفع مرضانا اللهم يسر ولا توسر علينا يا رب اللهم يسرنا أمورنا اللهم يسرنا أمورنا اللهم يسرنا أمورنا اللهم صل على سيدنا محمد النبي الأمي والعلي وصحابه وأزواجه وذرياته أهل البيت أجمعين برحمتك يا أرحم الراحمين والحمد لله رب العالمين.